भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राजनी, तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। तपाईँहरूको माझमा मिठा मिठा लोकदोरी भाकाहरूलाई राख्छौँ र तपाईँको एकैछिन भए पनि थकानलाई मेटाउने प्रयास गर्छौँ। आउन चाहनुहुन्छ भनेदेखि आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुला गरिसकेका छौँ। 056563332 र 056563333 यो दुईवटा बाटो तपाईँको लागि खुल्लै छ। राजको अर्पण शुभ साँझको व्यवसायलाई न्यू साइनिङ एजुकेसन सेन्टरले सहकार्य गरेको छ। तपाईँ एसएलसी दिएर एसएलसी पास गर्न नसकेर अलिकति दुःखी भएर बस्नु भएको छ भनेदेखि चाहिँ तपाईँले अब सम्झिनुहोला, एसएलसी फेल भएका सबै साथीहरूलाई 8 विषयमा कक्षा सञ्चालन गरिने एकमात्र ठाउँ रहेको छ न्यू साइनिङ एजुकेसन सेन्टर। तपाईँहरूलाई जानकारी गराउँ, न्यू साइनिङ एजुकेसन सेन्टरमा प्रत्येक हप्ता क्लास टेस्ट लिइन्छ, त्यस्तै गरी प्रत्येक महिना फुल मार्कको परीक्षाले एसएलसीको लागि चाहिँ सबै विद्यार्थीहरूलाई चाहिँ सक्षम बनाइन्छ। त्यस्तै गरी दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूबाट शान्त वातावरणमा एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ। सम्पूर्ण तहको ट्युसन, त्यस्तै गरी इङ्ग्लिस ल्याङ्ग्वेज, साइन्स विषय लिएर तपाईँ पढ्नु भएको छ, प्लस टू पास भएर बस्नु भएको छ भनेदेखि चाहिँ तपाईँले बिबिएससी पढ्नको लागि पनि अनिवार्य बेसिक कोर्सको पनि व्यवस्था रहेको छ न्यू साइनिङ एजुकेसन सेन्टरमा, जुन चाहिँ रत्नगराठ दूरसञ्चार रोडमा रहेको छ। सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा। फोन नम्बर 056562355 र मोबाइल नम्बर 98541883344 रहेको छ। र यति बेला भने अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, ओहो सायद धेरै बेर पर्खिनु पर्यो भनेर चाहिँ कोही साथी भागिसक्नु भएको कि जस्तो लागिरहेको छ। आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला, 056563332 यो बाटो तपाईँहरूको लागि खुल्लै छ, एकदमै खुल्ला छ। र अर्को साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, चिन्नु भएन र? नचिन्नु भयो होला र? नचिन्नु भएको होला र? त्यस्तै लाग्यो। अनि के छ सरजी पदमपुरतिरको हाल खबर? गर्मीले मर्न लागिया छ। अहिले त लाइट पनि छ क्यारे है? ओहो, आज त 6 बजे आउने पालो थियो त लाइन है। ल ठिक छ, अहिले फेरि अलिकति जाने आउने क्रम पनि बढिरहेछ है। अनि खाना बनाइसक्नु भयो? ल बिस्तारै बनाउनु होला है। अनि आज को सम्झिनुहुन्छ शुभ साँझ मार्फत? धन्यवाद। अनि राम दाइलाई, अनि घमण्डलाई, रेसलाई, अनि मेरो बहिनीलाई, अनि मेरो सानो छोरालाई, मेरो आफ्नो मान्छेलाई, अर्को एफएम होल युनिटलाई। हुन्छ, छिटो नमस्कार। नमस्ते। सरु आउनु भएको थियो यति बेला पदमपुरबाट, र अर्पण शुभ साँझको व्यवसाय हो। तपाईँ पनि आउन चाहनुहुन्छ पक्कै पनि, मलाई थाहा छ। फोन पनि प्रयास गरिराख्नु भएको छ होला, लागिराखेका पनि छैन होला, अलिकति दिगदार पनि लागिरह होला फोन नलागेको भएर, तर त्यस्तो चाहिँ नसोच्नु होला। हामी अर्पण शुभ साँझको व्यवसाय लिएर हरेक दिन चाहिँ आउने गर्छौँ साँझ 7 बजे पछाडि। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिलिरहेछ, उहाँलाई पनि स्वागत गर्छु। हेलो हेलो, ओहो राज्यले झुक्याउनु भयो कि साथीले झुक्याउनु भयो मलाई, आज किन हो तपाईँहरू आइराख्नु भएको जस्तो लागिरहेछ तर कुराकानी हुन सकिराखेको छैन। कोही साथी फेरि पनि हुनुहुन्छ, उहाँसँग चाहिँ कुराकानी हुन्छ आशा गरौँ। हेलो हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि मन्जुलामा। के गर्नुहुन्छ मन्जुजी? बसी बसाइ मात्रै छ। अनि खाना बन्यो कि बन्या छैन? खाना चाहिँ बाँकी छ। ल ठिक छ, बिस्तारै बिस्तारै खानुहोस्, गर्मीमा धेरै तातो तातो खाना पनि हुँदैन, सकिँदा पनि सकिँदैन है। अनि मन्जुजी आज को सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? धन्यवाद। साथीहरू, निता, सङ्गीता, हजुर, कान्छी गीता, अनि हुन्छ अहिले भने छुटौँ, नमस्कार, मन जुहाउनु भएको थियो यति बेलाको रागबाट र अर्पण शुभ साँझको व्यवसाय हो। तपाईँ फोन गर्दै गर्नुहोस् 0556 63 32 र 0556 63 33 दुईवटा बाटो बिल्कुलै खुल्ला सधैँ तपाईँको फोन नलागुन्जेलसम्मको लागि एउटा भाका त्यो पनि तपाईँको लागि। पिराती लाइन्छ र मन मिले सियारू के चाहिन्छ र यो चोखो माया मर्दैन तिम्रो नाम परगतले मुटु भरी लेख्याछ ज्योतिषीले चिनामा हेर्नु पर्दैन पिराती लाइन्छ र पिराती लाइन्छ र मन मिले सियारू के चाहिन्छ र यो चोखो माया मर्दैन तिम्रो नाम परगतले मुटु भरी लेख्याछ ज्योतिषीले चिनामा हेर्नु पर्दैन तिम्रो नाम परगतले मुटु भरी लेख्याछ ज्योतिषीले चिनामा हेर्नु पर्दैन चन्द्र सूर्यले आकाश छोड्ला माछीले पानी छोड्ला दुनियाँले मलाई छोड्ला तर मैले तिमीलाई छोड्ने छैन लाएको माया तोड्ने छैन खाएको कसम तोड्ने छैन सिआरबिटी 01300031209 पिआरबिटी 6042 कसले के कमाउँछ, कसले के कमाउँछ, किन व्यर्थै दुनिया रमाउँछ, यो चोखो माया मर्दैन, तिम्रो नाम परगतले तिम्रो नाम त रगतले मुठुभरि लेख्या छ, ज्योतिषीले चिनामा हेर्नु पर्दैन। निकै नै मिठो खालको, तर केही समय अगाडिको भाग तपाईँले सुनिसक्नु भएको छ। अर्पण सुबसाजको व्यवसाय सुन्दै हुनुहुन्छ। न्युसाइनिङ एजुकेसन सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ। तपाईँ सल्छे फेल भएर बस्नु भएको छ, खोजे जस्तो ठाउँ भेट्नु भएको छैन ट्युसन पढ्नको लागि, पास गर्न अति नै मन छ तर पास गर्न सक्नु भएको छैन, भरपर्दो एउटा माध्यम भेट्नु भएको छैन भनेदेखि चाहिँ अबदेखि तपाईँले सधैँ सम्झिनुहोस्, न्युसाइनिङ एजुकेसन सेन्टरलाई आठवटै विषयको कक्षा सञ्चालन गरिन्छ। एसएलसी फेल भएर बस्नुभएका तपाईँ साथीहरूको लागि र प्रत्येक हप्ता क्लास टेस्ट लिइन्छ, त्यस्तै गरी प्रत्येक महिना फुल मार्कको चाहिँ परीक्षा लिए एसएलसीको लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ। दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा पढाइ हुन्छ। त्यसैले तपाईँ एसएलसी पास गर्नु छ भनेदेखि भरपर्दो ठाउँ हुनसक्छ न्यु साइनिङ एजुकेसन सेन्टर। त्यसै गरी सम्पूर्ण तहको ट्युसनहरू तपाईँलाई पढ्नु परेको छ, जुनसुकै लेभलको भनेदेखि पनि तपाईँले सम्झिनु होला। इङ्ग्लिस ल्याङ्ग्वेज त्यसै गरी साइन्स विषयमा प्लस टू पास भएर तपाईँ बस्नु भएको छ अनि बिबिए सिए पढ्नको लागि अनिवार्य बेसिक कोर्सहरू लिन चाहनुहुन्छ भने त्यो कोर्सहरूको पनि तयारी गराइन्छ न्यु साइनिङ एजुकेसन सेन्टरमा, जुन रत्नगर आठ दूरसञ्चार रोडमा रहेको छ। सञ्चालक हुनुहुन्छ नवीन कुमार शर्मा। फोन नम्बर 0956562355, मोबाइल नम्बर 9854183344 रहेको छ। गुणस्तरीय शिक्षाको लागि तपाईँले सधैँ सम्झिनुहोला न्यु साइनिङ एजुकेसन सेन्टरलाई। र यति बेला भने अर्पण सुबसा आजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्रज्वल तामाङ। कहाँबाट प्रज्वलजी? कहाँबाट? गर्मी अलि बढिरहेछ होइन, दिनभरि एकदम बढी गर्मी भइरहेछ है। ल ठिक छ, गर्मी समय छ, सबैजनालाई पानी टन्न पिउन भन्नुहोस् अनि आफू पनि टन्न पानी पिउनुहोस् है। अनि आज कस सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत? हुन्छ अहिले भने छुटौँ। नमस्कार प्रज्वल आउनु भएको थियो गुराकबाट, र अर्को साथी पनि आइसक्नु भएको छ है भन्नुभएको छ राज्यले, म उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हेलो हजुर नमस्कार। नमस्कार दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? म मनहरीबाट। मनहरीबाट यहाँको शुभ नाम? हजुर बिर्सिनु भयो क्या त्यो जाने भन्नुहोस् त एकचोटि। अब एकचोटि भन्छ है त। हुन्छ, म टार्जन तामाङ। टार्जन? हजुर। अबदेखि चाहिँ चिन्छु है टार्जनजी। हुन्छ, अनि चिन्नु परिहाल्यो नि, यति धेरै माया गर्नुहुन्छ हामीलाई, अनि हामीले नि बिर्स्या जस्तो भयो भने तपाईँहरूलाई पनि अलिकति नराम्रो लाग्छ होइन? हो नि, तर तपाईँहरूले पनि बिर्सिनु भयो भने हामीलाई पनि नराम्रो लाग्छ नि फेरि। हो, हामी बिर्सिनै सक्दैन नि दिदी। ल ठिक छ, धेरै माया गर्नु होला है। हुन्छ, अनि आज कसलाई सम्झिनुहुन्छ नि अर्पण शुभ साँझ मार्फत? सर्वप्रथम त तपाईँलाई धन्यवाद। अनि त्यो अघि कुठाउनु भएको थियो नि दाइले, हजुर, त्यो दाइलाई पनि, अनि मेरो घर परिवार, हजुर, अनि मेरो साथीहरू, अनि मलाई दाजुले पनि चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ, अहिले भने छुट्याउँ है चारजनजी। हुन्छ, नमस्कार। नमस्कार। टार्जन आउनु भएको थियो यति बेला, र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु। हेलो हेलो हजुर दिदी नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म पदमपुरबाट बिन्दास लामा। बिन्दास लामा, हजुर, के छ पदमपुरतिरको हाल खबर बिन्दासजी? एकदम ठिक ठाक छ दिदी। तपाईँको चाहिँ के छ? एकदम ठिक ठाक हुनु पर्यो है। अनि खाना भयो कि भएको छैन? हजुर भएन नि भएको छैन अब समय पनि हुँदैछ बिस्तारै बिस्तारै खानु होला है हजुर अनि आज को सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत सर्वप्रथम हजुरको लागि धन्यवाद अनि मेरो भाइ प्रेम हजुर भान्जा रमेश अशोक प्रजल कुमार बहिनी राममाया सरिता हजुर मेरो घर परिवार विराज वीरेन्द्र मलाई भिन्नास नाम भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ अहिले भने छुट है नमस्कार बिन्दास आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा पनि आइसकेका छौँ र अब भने कार्यक्रमबाट छुटिनुपर्छ एउटा भाका पनि तपाईँको लागि छुट्नै पर्छ आज नछुटियो फेरि भोलि फेरि भेट्न चाहिँ आउन पाइँदैन त्यही भएर पनि आजको व्यवसायबाट छुटिनुपर्छ त्यसैलेसम्म तपाईँले कार्यक्रम सुनेर बस्नु भयो तपाईँ सबैजनालाई धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्म आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँ सबैजनालाई धन्यवाद छ प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ विशेष गरी आज कार्यक्रममा आउनु भएको थियो पदमपुरबाट सरु कुराकबाट मन्जु प्रज्वल कुराकबाट टार्जन मनोरीबाट बिन्दास पदमपुरबाट सबैजनालाई पुनः एकपटक धन्यवाद छ र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार शुभ सन्ध्या मोटु भारी मैले भुल्न सक्थे राके गरे जुनमा पानी धर्छ पूर्णिमाको जुनमा पानी दाग छ नरोएको रात छैन न सम्झेको दिन छैन तिम्रै माया लाग्छ मन मोटु भारी मैले साथ तेरा के गरे जुनमा पानी धाछ पूर्णिमाको जुनमा पानी दाग छ नरोएको रात छैन न सम्झेको दिन छैन तिम्रै माया लाग्छ हो सानो तिम्रै माया लाग्छ नारो एक रात छैन न